गई शाम गरीबा करबला खामोश है, हर तरफ है एक उदासी, हर तरफ और फिजा खामोश है। आ गई शाम गरीबा करबला खामोश है, आ गई शाम गरीबा करबला खामोश है, हर तरफ है एक उदासी, हर तरफ है एक उदासी और फिजा खामोश है। आ गई शाम गरीबा करबला खामोश है, आ गई शाम गरीबा। देख कर खेमे के दर पर शाह को बोली रबा, देख कर खेमे के दर पर शाह को बोली रबा, बात क्या है क्यों भला, बात क्या है क्यों भला, बच्चा मेरा खामोश है। आ गई शाम गरीबा करबला खामोश है, आ गई शाम गरीबा। अब न भड़केंगे कभी शोले खयाम शाह के, अब न भड़केंगे कभी शोले खयाम शाह के, जल चुके खेमे हरम के, जल चुके खेमे हरम के और हवा खामोश है। आ गई शाम गरीबा करबला खामोश है, आ गई शाम गरीबा। दश्त गुर्बत में सकीना ढूंढती है बाप को, दश्त गुर्बत में सकीना ढूंढती है बाप को, खाक पर लाशें पड़े हैं, खाक पर लाशें पड़े हैं, करबला खामोश है। शाम गरीबा करबला खामोश है, आ गई शाम गरीबा। बेरदा जाना हरम का मजमे कुफार में, बेरदा जाना हरम کا مجمع کفار میں کیا کرے پردیس میں کیا کرے پردیس میں زین العبا خاموش ہے آ گئی شام غریبا کربلا خاموش ہے آ گئی شام غریبا تشت میں بابا کا سر ہے آنکھوں میں آنسو لیے تشت میں بابا کا سر ہے آنکھوں میں آنسو لیے بے کسی ہے دکھ ترے بے کسی ہے دکھ ترے شاہ خدا خاموش ہے آ گئی شام غریبا کربلا خاموش ہے آ گئی شام غریبا شاہ کی آغوش میں خورشید آیا ہے صغیر شاہ کی آغوش میں خورشید آیا ہے صغیر ہیبتِ خونِ علی سے ہیبتِ خونِ علی سے ہرملا خاموش ہے آ گئی شام غریبا کربلا خاموش ہے آ گئی شام غریبا کربلا خاموش ہے ہر طرف ہے ایک اداسی ہر طرف ہے ایک اداسی اور فضا خاموش ہے آ گئی شام غریبا کربلا خاموش ہے آ گئی شام غریبا کربلا خاموش ہے آ گئی شام